जातपात भन्ने कुरा केही होइन, सबैभन्दा ठुलो मन हो भन्दै दुर्गाले अरूलाई समेत जातीय विभेद नगरी माया गर्न सन्देश दिइन्। म त अरूलाई यो जातपात हाम्रो गाउँमा त अझै छुटे होइन, अझै त्यही पनि यो जातपात उमेर यस्तो केही सवाल छैन, यस मनै ठुलो, मन भएपछि जे पनि हुन्छ, आफूले आँटेपछि जे पनि पुग्छ, तर यस्तो तल्लो जात योसँग मैले माया प्रेम गर्नु हुँदैन भनेर कसैले पनि आफूभन्दा तल्लो जातलाई नि भनेर हेप्न नखोज्नु भन्ने सन्देश दिन चाहन्छु। म त छुटाउन त धेरै कोसिस गरिएको हो, एकचोटि छुट्याइएको पनि हो, तर जति छुट्याए, एकचोटि छुट्याए पनि, दुईचोटि छुट्याए पनि, तिनचोटि छुट्याए पनि म उसलाई छाडी अन्त आँखा लगाइनँ। मलाई छुटाएर बुटोल पनि लानुभयो, बुटोल लगेर छ तिन चारजना केटालाई पनि खोज्न जानुभयो, हेर्न जानुभयो, तर म एकचोटि उसको सिन्दुर परेको, उसको सिन्दुर लगाएपछि म उसलाई धोका दिन चाहन्न भनेर म अन्त बिहे नगरेको। म त माइतीहरूको माया नपाए पनि अब उसको मनै ठुलो, मन भएपछि जे पनि हुन्छ, तर बुवा मम्मीले माइतीहरूले मलाई बहिष्कार गरे पनि उसले आफूले जे खान्छ त्यही खाना दियोस्, जस्तो जस्तो जाडोमा शरीर ढाक्नको लागि लुगा दियोस् त्यही नै हो, आफूले जे खान्छ मिठो मसिनो जे खाना खान्छ उही खाना दियोस्, मनै हो ठुलो, मन भएपछि जे पनि हुन्छ भन्न चाहन्छु म त। चांद जब झील के पानी में नहाने उतरे, मेरी बाहों में तुझे देख के शर्मा कहीं दूर चले जाए हम। तर दुर्भाग्य समाजका शिक्षित सचेत अझ समाजका ऐना भनिने शिक्षक जस्ता मान्छेले नै चरम जातीय विभेद गर्ने गरेको प्रत्यक्ष भोगेकी दुर्गाले आफ्नै काका भीमप्रसादले कुटपिट र यातना दिएको बताउँछिन्। मेरो माइल अङ्कल हो भीमप्रकाश पोखरेल, उहाँ श्री रानी पोखरी निमाविमा शिक्षक हुनुहुन्छ, उहाँ शिक्षक भएर पनि मलाई यति ठुलो यातना दिनुभयो, तर उहाँ शिक्षक हुनुहुन्छ, यस्तो जातभातप्रति यस्तो भेद गर्नुहुन्छ जस्तो लागेको थिएन मलाई, तर पनि उहाँ शिक्षक भएर तिन चार वर्षसम्म पढाएर पनि उहाँले केही बुझ्नु भएको रहेनछ। ठिकै छ, मनै ठुलो हो, उहाँलाई भविष्यमा आएर केही नहेरे पनि बहिष्कार गरे पनि, तर उहाँलाई मैले धेरै घृणा गर्छु, उहाँले मलाई धेरै यातना दिनुभयो, म उसको घरमा गएको बेलामा पिट्दै लुच्दै ल्याउनुभयो, अनि घरमा ल्याएर पनि कोठामा थुनेर साँचो लगाएर धेरै यातना दिनुभयो, 9-10 घन्टा जति थुन्नु भएको। भनार्जेबाट मुक्त गराउन पुगेका प्रहरीलाई समेत काकाले धम्काएको र बरु झुन्डिएर वा विष पिएर आफूलाई मर्न प्रेरित गरेको उनले बताइन्। प्रहरीले पनि निकाल्नु पर्यो, लानु पर्यो तमगसतिर, गसी कुरा मिल्छ भन्नुभएको, तर प्रहरीलाई पनि त जस्ता नियम कानुन हामीले पनि जानेका छौँ, त ठुलो हुन पर्दैन, त जस्ता पुलिसमा हाम्रा पनि भाइहरू पनि छन्, त्यसले जस्ता नियम कानुन हामीले पनि जानेका छौँ, कसैले हामीलाई सम्झाउनु पर्दैन के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने मलाई थाहा छ। यदि मर्छु भने चिनेर मर्छु भने रसी दिन तयार छौँ, बिस खाएर मर्छु भने बिस किनेर दिन तयार छौँ भनेर उहाँले ठुलो यातना दिनुभएको। पहिलो पटक छुटाएर फेरि विष्णुको घरभित्रै कि दुर्गालाई दोस्रो पटक पनि विष्णुबाट छुटाइयो, अब तेस्रो पटक पनि छुटाउने प्रयत्न भए कुनै अप्रिय घटना घट्न सक्ने भन्दै उनले चुनौती दिएपछि परिवारजन यति बेला जे गरे गरोस् भन्ने पक्षमा रहेको बुझिएको छ। दुर्गाका बाबु खिमलाल पोखरेल वैदेशिक रोजगारमा हुनुहुन्छ, उहाँले जातपातको मतलब छैन, राम्ररी पालोस् र भयो भन्नुभएको बताइएको छ। गए पनि राम्ररी पालुस् दुःख नदिस् त्यही भन्छु मैले, किन गएस के गरिस् भन्दिनँ, राम्ररी पालुस् दुःख नदिस् भन्ने। यता घरमा भने अघिल्लो पटक छुटाउँदा पनि असाध्यै तडपाउने गरी यातना दिएको दुर्गाले बताइन्। जब छुटाइयो, छुटाएर बुटोल लगियो, बुटोल लगेर पनि मलाई कोठाभन्दा बाहिर निस्किन दिनु भएन, कोठामा नै बस्न लगाउनु भयो, माथि कोही थिएर काहीँ माथि छतमा जान दिनुभयो, होइन भने कोठाभन्दा बाहिर निस्किन दिनु भएन। ठिकै छ, हामीले साँचो माया प्रेम गरेको भए कुनै न कुनै दिन उसको र मेरो मिलन त अवश्य हुन्छ, हुन्छ जस्तो लागेको थियो, तर उसको माया हेर्दा मैले पनि उसलाई साँचो माया गर्छु, उसले पनि मलाई साँचो माया गर्छ जस्तो लागेको थियो। त्यही भएर साँचो माया गर्नेका सामु ज्योति जे जे अवरोध खडा भए पनि कुनै न कुनै दिन त हाम्रो मिलन अवश्य हुन्छ जस्तो लागेको थियो मलाई। अन्तर्जातीय प्रेम विवाह गर्ने किशोर किशोरीहरूको विशेष गरी पढाइ बिग्रिने गरेको छ। दुर्गाले विष्णुसँग विवाह गरेर पढाइलाई अगाडि बढाउन चाहेकी थिइन्, तर घर परिवारले दलितसँग विवाह गरेको भन्दै रातै दिन घृणा गर्न थाले। यस्तो घृणा अरू कसैका परिवारले नगरी दिन उनको आग्रह छ। बुवा आमा घर परिवार साथी सङ्गीहरूलाई, तपाईँले खास हामीलाई छुटाउन खोजेको बाल विवाह भनेर होइन, अन्तर्जातीय विवाह भनेर हो। तर तपाईँहरूले जति छुटाउन खोजे पनि 3-4 वर्ष म माइत गएर बसेर जहाँ गएर बसेर, तर एक दिन त हामी अवश्य मिलन हुने पनि छौँ भन्ने भन्छु। तर बुवा आमा दाजुभाइ दिदी बहिनी जो जानले आफूले माया प्रेम गरेर आफूभन्दा तल्लो जातसँग जानुभयो भने पनि कसैको बुवा आमाले कसैको आफ्नो छोरा छोरीलाई छुटाउने घृणा बहिष्कार गर्ने काम नगर्नु होला भन्ने सन्देश दिन चाहन्छु। अझै पनि समाजमा ठुलो जात र सानो जातको विभेद छ, अझ झन गरिब छ भने त त्यो दलितलाई मानिसको दर्जामा समेत राखिन्न। विष्णुको परिवार गरिब छ, भोलि गाउँमा उनै घृणा गरेका माइतीजनको घरमा निमेक गर्न पनि जानु पर्ला, त्यो अवस्थालाई किन सोच्नु भएन त भन्ने प्रश्नमा दुर्गा यसो भन्छिन्। अलि गरिब भए पनि अलि सानो भए पनि निमेक गरेर खानु पर्यो भने जे गरेर खानु पर्यो भने निमेकै गरौँला, केही भएन। निमेक गरेर धेरै जसो मान्छेहरूले निमेकै गरेर खान्छन्, सबैलाई जागिर भन्ने कुरा सम्भव हुँदैन, धेरै जसोले निमेकै गरेर खान्छन्। र निमेक गरेर खानु पर्यो भने म कुनै चिन्तामा छैन, मिठो मसिनो निमेक गरेर जे जति आउँछ त्यही नै खाउँला, त्यसैमा सन्तोष भएर बसौँला। सुनिहाल्नु भयो, अब छोराछोरीहरू आफ्नो जीवनसाथी अङ्गाल्ने निर्णय आफैमा निहित गर्दै आएका छन् र जातिपाति उचनिच भन्ने कुरा हृदयदेखि हटाएका छन्। आखिर कथित तल्ला जातको घरमा पसेर उसले पकाएको खाएर अनि उसको जीवन सङ्गिनी भएर जात जाने भए उसको कुल नष्ट हुने नै भए 6 महिना अघि नै विष्णुको घरभित्रिएकी दुर्गालाई फर्काएर फेरि घरै लिएर राख्दा त्यो परिवारको कुल नष्ट भइसक्ने थियो होला, होइन र? यसर्थ चोखाएर चोखिने, एउटाको जुठो अर्कोलाई भिराएर भिरिने जस्ता घात र जातिपाती अन्धविश्वास सबैले मनबाट त्यागाउँ अनि कसैले छुट्याएर छुट्टिने माया पनि कसैले नगरौँ, अमरपुरकी दुर्गा पोखरेलले झैँ अटल प्रेम गरौँ, तत्कालका लागि त पोखरेल परिवारलाई चोट पुग्नु स्वाभाविकै हो, बिस्तारै त्यो चोट मथरिँदै जानेछ। अन्तत उमेर पुगेपछि हुने यी जोडीको विधिवत विवाह उहाँहरूलाई स्वीकार्य हुने नै छ भन्ने अपेक्षा राख्दै हजार चुनौती र अवरोधका बावजुद पनि विष्णु नेपालीलाई अँगालेर जातीय विभेदको पर्खाल भत्काएर समाजलाई जातीय समानतातर्फ उन्मुख गराउन प्रेरित गरेकी दुर्गा पोखरेललाई साधुवाद अनि यी जोडीका जीवनका गोरेटाहरूमा आउने त्यस्ता काँडाकुँडी गौडा गौडी त्यसरी नै आफै पन्छिन बाध्य हुन् र उनीहरूको दाम्पत्य जीवन सुखद रहोस् भन्ने कामना गर्दछौँ। बस श्रोता आजको ओझेलका खबर तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र समाजका अनियमितता भ्रष्टाचार विकृति विसङ्गतिको सूचना समेत दिन आग्रह गर्दछौ। त्यसका लागि रेडियो रेसुङ्गा 106.2 मेगाहर्ज तम्गास गुल्मीमा पत्राचार गर्न सक्नुहुनेछ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 079520994 मा पनि सम्पर्क गर्न सक्नुहुनेछ। अवस्त सम्पादन सहयोगी एम खत्रीलाई विशेष धन्यवाद दिँदै म तपाईँको आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु। नमस्ते।